www.attableek.com, The Reviver of Iman. Bismillah ar-Rahman ar-Rahim. Tamam akhlaq-e razila ka ilaj. حضرت تھانوی رحمت اللہ علیہ کا ملفوظ نقل کرتے ہیں کہ تمام اخلاق رذیلہ کا علاج تأمل اور تحمل ہے. تأمل حمزہ سے تأمل اور تحمل حا سے. تأمل یعنی جو کام کرے سوچ کر کرے کہ شرن جائز ہے یا نہیں, اور جلدی نہ کرے بلکہ تحمل سے کیا کرے. جب بھی کوئی کام کرے تو پہلے سوچ لے کہ میں جو کام کرنے جا رہا ہوں شریعت نے اس کی اجازت دی ہے, جائز ہے یا ناجائز. اگر وہ جائز نہیں ہے تو پھر جب کیوں کرے گا آدمی اس کو, اس کو نہیں کرنا ہے. تو پہلے ہی مرحلے میں جب ہم نے اس کام کے متعلق یہ سوچ لیا کہ شریعت کی طرف سے اس کی اجازت ہے یا نہیں, جائز ہے یا ناجائز ہے, اور ہمیں معلوم ہو گیا کہ ناجائز ہے, تو اب ہمیں اس کو نہیں کرنا ہے. یہ تامل ہوا سوچنے. اس ملفوظ میں حضرت تھانوی رحمت اللہ علیہ فرماتے ہیں کہ انسان اخلاق رذیلہ کے علاج کے لیے دو کام کرے. یہ جو ہمارے باطن میں اچھے صفتیں بھی ہیں اور بری صفتیں بھی ہیں, جیسے کب تک آ چکا, تو جو اخلاق رذیلہ ہے, بری صفتیں ہیں, تو ان کے علاج کے سلسلے میں ایک اصول بتلاتے ہیں. آپ اس کو ذہن میں بٹھا لیجیے اور اصول کے اس کے مطابق چلیے تو دیکھیے کتنی آسانی ہو جاتی ہے. تو ایک تامل, دوسرا تحمل. تامل کا مطلب یہ ہے کہ جو کام کرے غور کر کے سوچ کر کے کرے کہ جو کام کرنے جا رہا ہوں شرن جائز ہے یا نہیں, اور جو بات میں کہہ رہا ہوں یہ جائز ہے یا ناجائز. دو ہی چیزیں ہوتی, کام اور بات. زبان سے جو ہوتا ہے اس کو بات کہتے ہیں, زبان کے علاوہ باقی اعضاء سے جو چیزیں وجود میں ہوتی ہیں اس کو کام سے تعبیر کرتے ہیں. تو مطلب ہے کہ اگر آپ کوئی بات زبان سے بولنے جا رہے ہیں تو پہلے سوچ لیجیے یہ بات جو میں بولنے جا رہا ہوں یہ جائز ہے یا ناجائز, یا جو کام دوسرے اعضاء سے کرنے جا رہے ہیں, نگاہ سے کسی چیز کو دیکھنے جا رہے ہیں, کان سے کسی چیز کو سننے جا رہے ہیں, ہاتھ سے کسی چیز کو پکڑنے یا لکھنے جا رہے ہیں, پاؤں سے چل کر کے کسی جگہ جانا چاہتے ہیں, جو بھی زبان کے علاوہ باقی تمام جو اعضاء والے کام ہیں ان کو افعال کہتے ہیں. کیا کہتے ہیں؟ افعال. اور زبان کے کام کو کیا کہتے ہیں؟ اقوال, بات اور کام. سمجھا گیا؟ اس کی وجہ بھی ہے کہ زبان سے صادر ہونے والے جو اقوال ہیں نا وہ بڑی تعداد میں ہوتے, وہ تو دن بھر چلتی رہتی ہے قینچی کی طرح. سمجھا گیا کہ نہیں؟ بہرحال یہ ایک الگ چیز مسئلہ ہے. یہاں تو اس ملفوظ میں حضرت تھانی فرماتے ہیں کہ انسان اخلاق رذیلہ کے علاج کے لیے دو کام کرے, ایک تأمل دوسرے تحمل. تأمل یعنی سوچ کر, جیسے آدمی میں یہ بات بلا تأمل کہہ سکتا ہوں, یعنی میں یہ بات بغیر سوچے کہہ سکتا ہوں, کلم کلی ایک حقیقت ہے. یہ تأمل کا مطلب یہ ہے کہ جو کام کرے غور کر کے سوچ کر کے کرے, جو کام کر رہا ہوں شریعت کی نگاہ میں جائز ہے یا نہیں, اور جو بات میں کہہ رہا ہوں یہ جائز ہے یا ناجائز. اگر تأمل کے نتیجے میں جب آپ تأمل کریں گے سوچیں گے تو پتہ چلے گا کہ یہ کام جائز ہے, یا پتہ چلے گا کہ یہ کام ناجائز ہے. اگر تأمل کے نتیجے میں پتہ چلا کہ جس کام کا میں نے ارادہ کیا ہے وہ ناجائز ہے, کوئی نامحرم عورت وہاں سے گزر رہی تھی, ہمارے نفس نے ہم کو بھی کہا کہ تم نظر اٹھا کر کے اس کو دیکھو. تو اب ہمیں ہدایت دی جا رہی ہے کہ نظر اٹھا کر دیکھنا تو بعد میں, پہلے ذرا سوچ لو یہ جو ہمارا نفس اس کو دیکھنے کے لیے ہم کو کہہ رہا ہے, یہ دیکھنا شریعت اس کی اجازت دیتی ہے یا نہیں؟ اگر شریعت نہ کہتی ہے, شریعت کہتی ہے کہ یہ تو نامحرم عورت ہے, اس کی طرف نگاہ کرنا جائز نہیں ہے, تو پھر وہ کام مت کرو. اسی کو کہتے ہیں کہ تامل کے نتیجے میں پتا چلا کہ جس کام کا میں نے ارادہ کیا ہے وہ ناجائز ہے, اور ناجائز ہونے کے باوجود نفس اس کی طرف مائل ہو رہا ہے. ناجائز ہے یہ تو معلوم ہو گیا, پھر بھی ہمارا نفس ہم کو بھر رہا ہے, دیکھو پھر بھی دیکھو. تو اب کیا کریں گے؟ تامل تو کر لیا, اور تامل کے نتیجے میں یہ بات انہیں سوچ لیا, سوچنے کے نتیجے میں بات صاف ہو چکی یہ کرنا جائز نہیں ہے, پھر بھی ہمارا نفس ہم کو اس کے کرنے کے لیے ابھار رہا ہے, تو اب کیا کرنا ہے؟ تو پھر اب تحمل سے کام کریں. کیسے؟ تحمل. تحمل یعنی برداشت کرنا, یعنی اس کام کو چھوڑنے میں جو تکلیف ہو رہی ہے اس کو برداشت کرے. اگر انسان یہ دو کام کرتا رہے تو تمام رذائل قابو میں آ جائیں گے. کتنا سستا علاج ہے, کتنا سستا علاج. سمجھ میں آئی بات کہ نہیں آئی؟ اچھا, اس بیان کا مقصد یہ نہیں کہ یہ بہت مشکل راستہ ہے, کیونکہ اللہ تبارک تعالیٰ نے جس کام کا ہمیں اور آپ کو مکلف کیا ہے وہ کبھی ہماری برداشت سے باہر نہیں ہو سکتا. بعض لوگ کہتے ہیں کہ ان کو کہتے ہیں بھائی بد نظری مت کرو, نامحرم عورت کو مت دیکھو, کمل صاحب یہ مجھ سے ہو ہی نہیں سکتا, میرے بس میں نہیں. بعض لوگ ایسا جواب دیتے ہیں. تو اللہ تعالیٰ نے تو بد نظری سے منع کیا, قل للمؤمنین یغضوا من ابصارهم ویحفظوا فروجہم وقل للمؤمنات, دونوں کو حکم. یہ بھی عجیب بد نگاہی کا ایسا گناہ ہے, ایسا ظلم ہے کہ قرآن میں ویسے تو عام طور پر کسی بھی چیز کا حکم دیا گیا ہو یا روکا گیا ہو تو اس کے لیے ایک ہی صیغہ استعمال کرتے ہیں. کون سا؟ یا ایھا الذین آمنوا, ایمان والو. اس میں اور مرد بھی آ جاتے ہیں, عورتیں بھی آ جاتی ہیں, لیکن یہ بد نگاہی کے معاملے میں دونوں کے لیے الگ الگ صیغے استعمال کیے. مرد کے لیے کل للمؤمنین یغضوا وکل للمؤمنات یغضوا من ابصارهن ویحفظن فروجہن, اس سے اس کی اہمیت کا پتا چلتا ہے. سمجھ آیا کہ نہیں؟ تو اب یہ اسی کو کہہ رہے تھے کہ اب اللہ تعالیٰ نے جب ہم کو اس سے منع کیا تو اللہ تعالیٰ کا قرآن میں اس بد نگاہی سے ہم کو منع کرنا یہ دلیل اس بات کی کہ یہ اس سے رکنا ہمارے بس میں ہے, ہم اس سے رک سکتے ہیں. اگر ہم اس سے رک نہ سکتے ہوتے تو اللہ تعالیٰ کبھی بھی رکنے کا حکم نہ دیتے. کیوں؟ قرآن میں اللہ تعالیٰ نے ایک اصول بتلا دیا ہے, لا یکلف اللہ نفساً اللہ وسعہا, اللہ تعالیٰ کو اللہ تعالیٰ کسی کو بھی ایسا کام کرنے کا حکم نہیں دیتے جو اس کے بس میں نہ ہو. اب اللہ نے ہمیں حکم دیا کہ بد نگاہی مت کرو, تو معلوم ہوا کہ بد نگاہی سے بچنا ہمارے بس میں ہے, اختیار میں ہے. تب تو دیا. یہ جو آدمی یوں کہتا ہے کہ میرے بس میں نہیں ہے, جھوٹا ہے, وہ جھوٹا ہے. اب بس میں کیوں نہیں رہا؟ اس نے اپنی عادت بگاڑ لی, اس لیے بس میں نہیں رہا. بد نگاہی کرتا رہا کرتا رہا کرتا رہا, یہاں تک کہ اس کے مزاج میں بد نگاہی رچ بس گئی. اس لیے اب اس سے رکنا اس کو بہت بڑی معلوم ہوتا ہے. وہ یوں سمجھتا ہے کہ میں رک سکتا نہیں, जब बदनिगाही की आदत पड़ रही थी, पड़ रही इब्तिदा थी, शुरुआत थी, उसी वक्त अगर इस पर वो रोक लगा देता तो आज इसकी नौबत ना आती। ये उसने उस वक्त रोक नहीं लगाई और अपनी आंखों को खुला छोड़ दिया गलत निगाह उठाने के लिए, और आज इतने जमाने तक ये हरकतें करता रहा, इसलिए अब उसको बचना मुश्किल मालूम हो रहा है। एक आदमी तंबाकू खाता है पान, अब उसको आगे तंबाकू मुझसे नहीं छूट सकता, मुझे नहीं छूटता, कोई लजीज चीज है, लजीज चीज है, जिसने नहीं खाया हो उसके मुंह में जरा सी पत्ती डाल दोगे तो चकरा जाएगा, क्योंकि आइसक्रीम नहीं है। लेकिन खा खा कर और उसकी आदत बनाकर उसने उसको अपने लिए लजीज बना लिया, लजीज बना लिया। ये हमारे करतूत है, हमारे करतूत हैं ये, तो हकीकत नहीं है इसी। तो कोई आदमी का मैं ये नहीं होगा, अल्लाह ताला करे हुक्म दिया हमारा कि एक ऐसा काम है जो हो सकता है, अगर ये न हो सकने वाला होता तो अल्लाह ताला हुक्म कुरान में अल्लाह ने उसूल बतला दिया है, ला युकल्लिफुल्लाहु नफ्सन इल्ला वुसअहा। बहरहाल कहने का मतलब यही है कि क्योंकि अल्लाह ताला ने जिस काम का हमें और आपको मुकल्लफ किया है, मुकल्लफ किया का मतलब यह है कि जिस काम को करने की हमको तकलीफ दी है, जैसे काम करने में मशक्कत तो होती है, वो कभी हमारी बर्दाश्त से बाहर नहीं हो सकता, यादा गुनाहों से बचने की फिक्र और सोच और उस पर आने वाली तकलीफ को बर्दाश्त करना शुरू कर दो। ये काम करते करते कभी फिसल भी जाओगे, यानी गुनाहों से बचने की कोशिश करते करते कभी पांव फिसल भी जाएगा, यानी गुनाह हो जाएगा, कभी हो जाएगा, हो सकता है, कभी गलती भी हो जाएगी, तब भी हिम्मत हारने की जरूरत नहीं है, चालू रखो अपनी कोशिश। और तुम्हारे और नफ्स के दरमियान कशाकशी यानी कुश्ती होती रहेगी, सुना है क्या नहीं? आप कहेंगे मुझे नहीं करना है और नफ्स कहता है क्या करो, ये तुम्हारे और शैतान के दरमियान एक दूसरे से कुश्ती चलती रहेगी, कभी शैतान और नफ्स तुम्हें चित कर देगा, कभी तुम उसको चित कर दोगे, जब तुम इसको उसको चित कर दो तो उस पर अल्लाह का शुक्र अदा करो और कहो अल्हम्दुलिल्लाह, अल्लाह तेरा शुक्र है कि मुझे इस गुनाह से तूने बचा लिया। और अगर वो तुम्हें चित कर दे तो इस्तिग़फ़ार कर लो, क्या कर लो, और अल्लाह से कहो अस्तग़फिरुल्लाह, अल्लाह मेरा गुनाह माफ कर दे। दोनों के इलाज बताए, ऐसा नहीं कि गुनाह हो जाए तो उसका कोई इलाज नहीं, ये फिर कुछ और फिर वादा भी कि आदमी गुनाह करके जब तोबा करता है तो अल्लाह ताला उसकी तोबा कबूल करते हैं। बुखारी शरीफ की रिवायत है, एक अल्लाह ताला बंदे की तोबा से कितने खुश होते हैं। एक आदमी जंगल सहरा में, जंगल तर्जमा सही नहीं है, सहरा का, सहरा यानी रेत का जो रंध होता है, ग्रहण कहते हैं गुजराती है, उसको सहरा कहते हैं, और जहां दरख्त ही दरख्त हो वो जंगल कहलाता है, दोनों अलग अलग चीजें। एक आदमी सहरा में सफर कर रहा है, सहरा में पानी वानी का नामो निशान नहीं होता, वो एक ऊंट पर सफर कर रहा है, खाने पीने का सामान है, सब कुछ है, और वो फिर कुछ सफर करते करते थकावट महसूस हुई, एक दरख्त के नीचे आया, देखा आराम, ऊंट को छोड़ वहां किया, फिर थोड़ी देर के बाद जब आंख खुली तो देखा कि ऊंट गायब, ऊंट गायब। अब पानी खाना जो कुछ भी था वो उसी पर था, अब कहां ढूंढेगा इस शहर में उस ऊंट को। अब तो कुछ कोशिश की भी इधर उधर झांकने की, लेकिन नजर नहीं आया, तो इतने बड़े शहरा में अब वो यही समझेगा कि अब तो मेरी موت یقینی ہے, کھانا بھی نہیں ہے, پانی بھی نہیں ہے, کچھ بھی نہیں. تو موت یقینی سمجھ کر دوبارہ اسی درخت کے نیچے آ کر کے سو گیا کہ موت آنے والی ہے تو یہیں آ جاؤ. اور پھر تھوڑی دیر کے بعد آنکھ کھلی تو دیکھا کہ اونٹ وہاں موجود ہے. تو گویا زندگی مل گئی اس کو. تو اس اونٹ کو جو دیکھ کر اس کو اتنی خوشی ہوئی, اتنی خوشی ہوئی کہ اس خوشی میں ہوش و آواز کھو بیٹھا. کسی کا شکر ادا کرتے ہیں, وہ اللہ نے اونٹ میرے لیے بھیج دیا, تو وہ اللہ کا شکر ادا کرتا ہے. کیا ادا کرتا ہے؟ حضور فرماتے ہیں وہ اللہ تعالیٰ کو یوں کہتا ہے کہ اللہ تو میرا بندہ, میں تیرا خدا. کہنا ہی چاہیے تھا کہ اللہ تو میرا خدا, میں تیرا بندہ, تیرے میرے بڑے احسان. لیکن اونٹ ملنے کی خوشی میں ہوش ایسے بھول گیا کہ کلام الٹا کر دیا اس نے. کتنی خوشی ہوئی ہوگی اس کو. حضور فرماتے ہیں جب کوئی گنہگار بندہ اللہ تعالی کے حضور اپنے گناہوں سے توبہ کرتا ہے تو اللہ تعالی اس کی اس توبہ سے اتنے ہی خوش ہوتے ہیں جتنے وہ آدمی اپنے اونٹ کے ملنے پر خوش ہوا تھا. بخاری کی روایت ہے. اور پھر بھی ہم توبہ نہیں کرتے. توبہ ہمیں توبہ میں کیا کرنے کا ہے؟ اور کچھ 20-25 من بوجھ اٹھا کر کے لانے کا ہے کیا؟ ایک چٹاک کی سی زبان جو ہے اس کو دل کی صحیح نیت کے ساتھ ہلا دیتے, لیکن نہیں ہو. یہ حقیقت تو یہ ہے کہ ہم نے اپنے آپ کو اللہ کے نیک بندوں کی صحبتوں سے, دینی ماحول سے دور رکھ کر ایسا غفلت میں ڈال دیا ہے کہ شریعت کی چیزیں ہماری سمجھ میں آ ہی نہیں رہی. مزاج یہ بناؤ, شریعت کے ساتھ میل کھاؤ, اپنا تعلق قائم کرو, اللہ کے نیک بندوں کے پاس جاؤ. آپ ان کی صحبت میں جب جائیں گے نا تو اس کی برکت سے اللہ تعالیٰ یہ سب کچھ عطا فرما دیں گے. اس میں کوئی اس کی بات نہیں ہے. خیر, تو بہرحال بات یہی چل رہی تھی کہ آپ مقابلہ چلے گا, مقابلے میں کبھی آپ کامیاب ہوں گے, یعنی نفس آپ سے گناہ کروا نہیں سکے گا. عورت گزر رہی تھی, نفسا نے تو بہت زور لگایا کہ ذرا سر اٹھا کر کے دیکھ لو, پتہ نہیں حسینِ عالم ہو. تو مگر آپ نے نہیں مانی نفس کی بات, اور آپ نے بالکل نہیں دیکھا. تو اب اس کشتی میں کامیاب کون ہوا؟ آپ ہوئے نا. تو اللہ تعالیٰ کا شکر ادا کرو, الحمدللہ اللہ تعالیٰ شکر ہے کہ تو نے میں گناہ کے کام سے بچا لیا. یا اس کے برعکس بھی ہو سکتا ہے کہ اس کشتی میں کون غالب آ جائے؟ نفس, اور وہ ہم سے گناہ کروا لے, یعنی سر اٹھوا کر کے دکھلا ہی دیا, اس نے بدنظری ہو گئی. تو اس کا بھی علاج بتلا دیا کہ اب بھی مایوس ہونے کی ضرورت نہیں ہے, اب بھی کہہ لو استغفر اللہ, کہ اللہ تیرے حضور میں اپنے گناہ سے معافی چاہتا. اللہ تعالیٰ تو منتظر ہیں ہماری کیا توبہ اور استغفار, معاف کر دیتے. اللہ کا کیا وہاں اس کا تو کوئی نقصان ہی نہیں ہے. جس میں آتا ہے کہ زمین سے لے کر آسمان تک کی فضا جو ہے اتنے گناہ لے کر کے آؤں تو اس سے بھی بڑی رحمت لے کر میں آؤں گا, باری تعالیٰ یہ فرماتے ہیں. حدیث قدسی ہے, مسلم شریف کی روایت ہے. تو بہرحال کہنے کا حاصل یہ ہے کہ کشتی چلتی رہنی چاہیے. آپ ہار کے بیٹھ مت بجاؤ نفس کے ساتھ, اسی کو کہتے ہیں. پھر کچھ عرصے کے بعد یہ ہوگا, اب تو یہ چلتا ہے کبھی وہ کبھی, لیکن اس طرح کرتے کرتے ایک مدت کے بعد جو ہے یہ جو ہے یہ ہوگا کہ تم اس کو زیادہ چت کرو گے اور وہ تمہیں کم چت کرے گا. یعنی تمہاری قوت اس کے مقابلے میں بڑھ جائے گی, طاقت تمہاری بڑھے گی اور وہ زیادہ قابو نہیں پا, کبھی کر لے گا قابو لیکن زیادہ تر آپ اس کو چیت کریں گے, وہ کم کرے گا. تم زیادہ غالب رہو گے. قرآن کریم کی آیت والذین جاہدوا فینا لنہدینہم سبلنا سے یہی بات سمجھ میں آتی ہے. یہ حضرت تھانوی فرماتے ہیں. ہمارے حضرت فرمایا کرتے تھے, یہ مفتی تقی صاحب حضرت ڈاکٹر عبدالحی کے متعلق فرماتے ہیں, کیا آپ نے چھوٹے بچے کو دیکھا کہ وہ کس طرح بڑا ہوتا ہے؟ یعنی یہ جو کشتی چلتی رہتی ہے نا, اس میں ایک وقت آئے گا کہ آپ غالب آئیں گے. اس کو سمجھانے کے لیے کہتے ہیں کہ چھوٹا بچہ کس طرح بڑا ہوتا ہے اور پتہ بھی نہیں چلتا کہ وہ کس طرح بڑا ہوا. اگر وہ بچہ روزانہ اپنے آپ کو ناپے, فیتا جو ہوتا ہے ناپنے کی, اس کے ذریعے سے ناپے اور یہ دیکھے کہ میں آج کتنے انچ بڑا ہوا, تو اس کو یہ نظر آئے گا کہ میں تو بڑا ہی نہیں ہوا. کل وہ پٹی سے جو اپنے آپ کو ناپا تھا, آج بھی اس کو یہی معلوم ہوتا ہے پٹی وہی کی وہی ہے, میں بڑا نہیں ہوا, وہ یوں سمجھتا ہے. جیسا کل تھا ویسا یاد ہوں, اگلے دن پھر ناپتا ہے اب میں کتنا بڑا ہوا, پھر ویسا کا ویسا ہی پاتا ہے. لیکن یہ لیکن حقیقت میں بڑھوتری ہو رہی ہے. بھلے اس کو یہ سب پتا چلتا, وہ یوں سمجھ رہا ہے کہ میں اتنا ہی ہوں, لیکن حقیقت میں بڑھوتری ہو رہی ہے اور بڑا ہو رہا ہے, لیکن وہ بڑھوتری غیر محسوس ہے. اس طرح کہ وہ روزانہ دیکھ رہا ہے, جو روزانہ نہیں دیکھتے نا ان کو اس کا احساس ہوتا ہے. ایک بچے کو آپ نے آج دیکھا اور پھر ایک سال کے بعد دیکھا تو آپ کا کتنا بڑا ہو گیا یہ. لیکن جس بچے کو آپ روزانہ دیکھتے ہیں, آپ کے گھر میں وہ رہتا ہے, آپ کا بچہ ہے, آپ کی نگاہوں کے سامنے ہے, تو اس کی بڑھوتی کا پتہ چلتا نہیں ہے. ہو رہی ہے لیکن ایسا معلوم ہوتا ہے نہیں ہو رہی, ایک ایسا گمان ایسا ہوتا ہے. تو ایسے ہی جب آپ دین کے راستے پر چلیں گے نا تو ترقی ہو رہی ہے, گھبراؤ مت, لیکن آپ کو پتا نہیں چلتا. سمجھا ہے کہ نہیں؟ وہ دوسروں کو پتا چلتا ہے جو اس کو یہ کہتے ہیں بغیر بغیر دیکھتے ہیں. لیکن حقیقت میں اور بڑا, لیکن وہ بڑھوتری غیر محسوس ہے. غیر محسوس کہا یعنی نگاہوں سے اس کا پتا نہیں چلتا, اور ہوتے ہوتے وہ بالغ اور جوان ہو گیا, داڑھی نکل آئی, پورا آدمی بن گیا. اس طرح جب آدمی اپنے اس راستے پر یعنی شریعت کے راستے پر چلتا ہے, بشرطے کے اخلاص کے ساتھ چلے اور لگا رہے, اخلاص کے ساتھ چلے اور مایوسوں کا چھوڑے نہیں اور غافل نہ ہو, تو دھیرے دھیرے اس کی ترقی ہوتی رہتی ہے. یہ بتدریج ترقی ہی بہتر ہے. پھر آگے ایک بات اور بھی فرماتے ہیں, یہ ترقی اصلی ترقی ہے. جو ترقی ایک دم ہو جائے نا وہ مفید نہیں ہوتی. انڈے میں ساتھ بچہ نکلا اور دو دن کے بعد بڑا مرغا نظر آنے لگا, وہ مرغے ہم کھاتے رہتے ہیں, کیا ہو رہا ہے, اس سے کیا فائدہ پہنچتا ہے, ساری دنیا جانتی ہے. سمجھ رہا ہے کہ نہیں؟ تو ایک طرف تدریج دھیرے دھیرے یعنی فطرت کا جو اصول ہے اس کے مطابق آدمی آگے بڑھتا رہتا ہے. اصل ترقی ہوئی ہے, اور اچانک ترقی ہو جائے کسی کا جو ہے وہ لاٹری میں کسی نے لاٹری لی اور لاٹری لگ گئی اور ایک دن ایک ہی دن میں ملین اور ٹریلین بن گیا, تو یہ ترقی جو ہے یہ ہضم ہونے والی نہیں ہے. ترقی تو وہی ہضم ہوتی ہے وہ جو اپنے فطرت کے مطابق نیچر کے مطابق ہو, اور نیچر والی ترقی یہی ہے. کون سی؟ جو غیر محسوس ہے, آنکھوں سے نظر نہیں آتی, ہو رہی ہے. یہ اسی کو کہتے ہیں. کیونکہ اگر ایک آدمی ایک دم سے اپنے اندر ایسا انقلاب لیا ہے जिसके नतीजे में उसकी तरफ उंगलियां उठने लगे कि फला आदमी कैसे क्या बन गया। ये बाज़ औक़ात फितने की निशानी होती है और उसकी वजह से वो फितने में मुब्तला हो जाता है। इसलिए तदरीज के साथ यानी धीरे धीरे जो इंकलाब आता है उसी में बेहतरी है, उसी में खैर है और उसी में अल्लाह ताला की तरफ से बरकत होती है। लिहाजा मायूस होकर मत बैठो, लगे रहो, इस रास्ते पर चलते रहो, नफ्स और शैतान के साथ लड़ाई लड़ते रहो यहाँ तक कि तुम कामयाब हो जाओगे, क्योंकि अल्लाह ताला का वादा है वलाकिबतु लिलमुत्तकीन। अल्लाह ताला मुझे और आप सबको इस पर अमल करने की तौफीक अता फरमाए। बात समझ में आई कि नहीं आई है? ये इसलिए ये तफसील की इसमें कि जो इस राह पर चल रहे हैं उनको मायूसी, शैतान इस राह पर चलने वालों के पास क्या कहता है, जल्दी करवाता है। आ जाए खानकाह में और दो दिन बाद यूं चाहेंगे कि हम पर वही आ जावे, ये करवाता है, उजरत से काम लेता है। ये अब वो होता नहीं, जब वो नहीं होता तो क्या आती है, मायूसी आती है। फिर सकता कि हो ही नहीं सकता, और यही हो ही नहीं सकता तो वो अमल करना छोड़ देता है और वो फिर इस रास्ते से हट जाता है। ये नहीं होता चाहिए। tabligh.com the revival of iman। चौथी मजलिस इस्लाह आमाल और इस्लाह बातिन का तरीका। इस्लाह आमाल और इस्लाह बातिन का तरीका, कल मैंने बतलाया था। आमाल तो वो जो जाहिर आजा से नमाज रोजे और ये सारे जो हमारे जिस्मानी आजा से वजूद में आते हैं वो सारे क्या हैं, और अंदर कल्ब से जो चीजें वजूद में आती हैं वो क्या हैं, इस्लाह वो बातिन। आमाल की इस्लाह और बातिन की इस्लाह का तरीका ये है कि नफ्स के जज्बात की मुखालफत की जाए और उसको मशक्कत का आदी बनाया जाए। हमारा नफ्स जो उसके जज्बात जो पैदा होते हैं हम उसकी मुखालफत करें, वो क्या यूं करो तो हम नहीं करेंगे, और उसको मशक्कत जब नहीं करेंगे तो हमको क्या होगी, मशक्कत होगी, तकलीफ होगी, और अपने आप को तकलीफ का आज मशक्कत उठाने का आदी बनाया जाए। आमाल की इस्लाह से मुराद है आमाले जाहिरा की इस्लाह। अब ये मुफ्ती साहब उसकी वजाहत करते, ये दो सत्रह तो हजरत तानवी की, यानी वो आमाल जो जाहिरी आजा से सजद होते हैं जैसे नमाज, रोजा, जकात, हज वगैरह, और बातिन की इस्लाह से मुराद बातिन के वो आमाल जो इंसान के दिल से सजद होते हैं जैसे सब्र, शुक्र, तवक्कुल, तवाजु वगैरह। हजरत वाला फरमाते हैं कि चाहे आमाल जाहिरा की इस्लाह का मामला हो या बातिन की इस्लाह का मामला हो, दोनों का तरीका यह है कि नफ्स के जज्बात की मुखालफत की जाए, दिल में जो गलत जज्बा और गलत दाइया पैदा हो रहा है जबरदस्ती उसकी मुखालफत की जाए और उसको मशक्कत का आदी बनाया जाए। लोग समझते हैं कि जब किसी अल्लाह वाले के पास आदमी जाता है या किसी शेख की खिदमत में हाजिरी देता है और उससे इस्लाही ताल्लुक कायम करता है और उससे बैत होता है, वो अपनी नजर से काम बना देता। ये नजर से काम वाले लोग बहुत हैं दुनिया में। हमारे एक साथी थे, बड़े आदमी थे वो भी, क्या मैं तो ऐसा पीर चाहता हूं जो एक नजर में मेरा काम बना ले। मैंने कहा जिंदगी भर ढूंढते रहो। तो ये कभी ऐसा भी होता है, अल्लाह ताला कभी ऐसा करा देते हैं, लेकिन ये जो है सुन्नतुल्लाह नहीं, अल्लाह का तरीका नहीं। ये अच्छा, तो ये लोग समझते हैं जब किसी अल्लाह वाले के पास आदमी जाता है और किसी शेख की खिदमत में हाजिरी देता है और उससे इस तरह ताल्लुक कायम करता है और उससे बैत होता है, तो वो अपनी नजर से काम बना देते हैं। शेख ने एक नजर डाल दी, बस दिल की दुनिया बदल गई। ये जितने भी बैठे हैं हर एक के दिल में ये जज्बा है, हर एक यही, क्योंकि उसमें कुछ करना नहीं पड़ता ना, ये क्यों है, इसमें कुछ करना नहीं पड़ता। जैसे आजकल लोग एक रात में मालदार बन जाना चाहते हैं, ये खूब समझ रहे हैं कि इसलिए नफ्स के लिए कोई मामूल का तरीका नहीं, जो तरीका अल्लाह ने रखा है वो ये नहीं। लिहाजा ये नहीं होगा कि कोई अल्लाह वाला नजर डाल देगा तो तुम्हारी तबीयत बदल जाएगी, तुम्हारे हालात में खुद ब खुद इनकलाब आ जाएगा, बल्कि करना तो खुद ही पड़ेगा, हिम्मत करनी होगी, कोशिश करनी होगी, मशक्कत उठानी होगी। शेख का काम सिर्फ इतना है कि वो तवज्जो दिला दे और रास्ता बतला दे, ऐसी तदबीरें बतावे जिसके जरिए से काम आसान हो जाए। लेकिन करना खुद ही पड़ेगा, चलना खुद ही पड़ेगा। कोई शख्स ये सोचे कि मुझे खुद कुछ करना ना पड़े बल्कि दूसरा आदमी मुझे मंजिल तक पहुंचा दे, तो ये बात नहीं है। अगर ऐसा होता तो फिर हजरत अंबिया अलैहिस्सलाम को दीन के फैलाने के लिए मुजाहदे और तकलीफें उठाने की जरूरत न होती, बस लोगों पर एक नजर डाल देते और सब लोग क्या हो जाते, मुसलमान हो जाते। और नबी की नजर से बड़ी नजर और क्या हो सकती, जबकि उनकी नजर से ये नहीं हुआ तो मेरे आपकी नजर से क्या हो जाएगी। अल्लाह ताला ने ऐसा मामला नहीं किया, क्योंकि हर इंसान को जजा और सजा उसके अपने अमल पर दी जाती, अपने अमल पर, दूसरे के नहीं। लिहाजा अमल तो उसी को करना है, और अमल करने के लिए हिम्मत चाहिए, अज्म और पक्का इरादा चाहिए कि चाहे इस रास्ते में कितनी भी मशक्कत हो फिर भी ये काम करूंगा। लिहाजा आमाल की इसलाह और बातिन की इसलाह के लिए भी जरूरी है कि खुद हिम्मत करे, दिल में जो गलत जज्बात पैदा हो रहे हैं उनकी मुखालफत करे और हिम्मत करके उनका मुकाबला करे और अपने आप को इस तकलीफ के उठाने का आदि बनावे। हमारे हजरत डॉक्टर अब्दुल है साहब रहमतुल्लाह अलैह हजरत थानवी कुद्दसुर्रहू का एक मलफूज बहुत कसरत से नकल फरमाया करते थे। हकीकत यह है कि यह मलफूज पूरे तसव्वुफ और तरीकत का इत्र और खुलासा है, पूरे तसव्वुफ का निचोड़ है। क्या फरमाते थे, वो जरा सी बात, वो जरा सी बात जो हासिल है तसव्वुफ का, पूरे तसव्वुफ का खुलासा का यह है कि जब किसी तात यानी इबादत के अदा करने में सुस्ती हो तो उस सुस्ती का मुकाबला करके उस इबादत को अंजाम दे दे। सुबह शादी हुई, फजर का वक्त हुआ, अब नफ्स तो ये चाहता है कि सर्दी है ठंडी है लिहाफ के अंदर पड़े रहें, न उठें, मस्जिद न जाएं, नमाज न पढ़ें। तो नहीं, आप अपनी सुस्ती का मुकाबला करके जो है हिम्मत करके अपना लिहाफ निकाल करके फेंको, उठो, वजू करो और मस्जिद जाओ, बस यही है इलाज। इसी को कहते हैं कि और जब ये करने के जो काम है उसके लिए ये तदबीर, इसके लिए इबादत जितने नमाज रोजा है करने के काम ताआत के लिए ये उसूल है। क्या उसूल है, ये किसी ताआत की अदा करने में सुस्ती हो तो उस सुस्ती का मुकाबला करके उस ताआत को अंजाम दे। जिक्र से फारिग हुए, अब कुरान पढ़ना है लेकिन तबीयत सुस्ती करती है, नहीं बिस्तर खोल के सो जाओ, तो आप हिम्मत करके ना मैं कुरान लेके बैठता हूं, कुरान की क्या करता हूं, तिलावत करता हूं। और जब ये तो ताआत, और जब गुनाह, और जब किसी गुनाह से बचने में नफ्स सुस्ती करे, ये दूसरा पहलू, किसी ताआत को अंजाम देने में सुस्ती करे तो उसका मुकाबला नफ्स का कैसे करेंगे, उसके खिलाफ करके वो ताआत अंजाम देंगे। किसी गुनाह से बचने में नफ्स सुस्ती करे कोई नामहरम औरत जा रही है, हमारा नफ्स कह रहा है कि उसको देखो निगाह उठा करके। अब नफ्स जो है वो उसको निगाह उठा करके देखना चाहता है, तो हम नफ्स की मुखालफत करके उसको न देखें। ये खुलासा हो गया पूरे तसव्वुफ के अंदर, यही तो है ना। कुछ करने के काम है, कुछ बचने के काम है। करने के कामों के लिए पहले वाला कायदा और बचने के कामों के लिए दूसरे। काम तो हिम्मत से लेना है, वहां भी हिम्मत यहां भी हिम्मत, समझा है, मुकाबला करना है, ये इसी को कहते हैं। तो जब किसी गुनाह से बचने में नफ्स सुस्ती करे तो उस सुस्ती का मुकाबला करके उस गुनाह से बचे, चाहे कुछ भी हो जाए, मैं नहीं देखूंगा इस नामहरम औरत को, मैं ये काम नहीं करूंगा, और अपने आप को बचा ले, मुकाबला करें। बस इसी से, ऐसा जब आप करेंगे ना, उसके नतीजे में अल्लाह ताला के साथ ताल्लुक पैदा होता है, और इसी से वो ताल्लुक तरक्की करता है, और इसी से ये ताल्लुक बाकी रहता है। तीन चीजें हैं, अल्लाह के साथ ताल्लुक पैदा होना, कैसे पैदा होगा, नफ्स की मुखालफत करोगे, फिर बाकी कैसे रहेगा, वो भी नफ्स की मुखालफत करने से, और उसमें तरक्की कैसे होगी, नफ्स की मुखालफत करने से, यही चीज होगी। ये वो बात है जो एक मुजद्दिद तसव्वुफ और तरीकत, जिसने इस तरीके के सारे दफ्तर छान मारे, इस रास्ते की खाक छानी, वो कह रहा है कि सारे तसव्वुफ का हासिल यह है कि सुस्ती का मुकाबला करो। मसलन नमाज पढ़ने में सुस्ती हो रही है और दिल चाह रहा है कि मस्जिद न जाओ, घर में ही नमाज पढ़ लो या नमाज की छुट्टी कर लो, अब उस सुस्ती का इलाज सिवाय चुस्ती के, ये चुस्ती है, सिवाय चुस्ती के और कुछ नहीं है। लिहाजा सुस्ती के मुकाबले के लिए अल्लाह ताला ने तुम्हें जो हिम्मत दी है उसको इस्तेमाल करो, जब उसको इस्तेमाल करोगे तो सुस्ती दूर हो जाएगी, अगर हिम्मत को इस्तेमाल नहीं करोगे तो ये सुस्ती तुम्हारे ऊपर कब्जा जमाती चली जाएगी, यानी बढ़ती चली जाएगी, क्योंकि उस सुस्ती का हाल ये है कि तुम जितना उसके सामने हथियार डालोगे, जितनी उसकी बात मानोगे, उतनी वो तुम्हारे ऊपर काबू पा जाएगी। आज तुमसे एक फर्ज छुड़ाया, कल दूसरा फर्ज छुड़ाएगी, आज एक गुना कराया, कल दूसरा गुना कराएगी, और अगर तुम उसके मुकाबले में डट गए और अपने आप को मजबूत कर लिया कि मुझे ये काम नहीं करना, गुना का या नेकी का ये काम मुझे जरूर करना है, तो फिर ये सुस्ती कमजोर पड़ती चली जाएगी। अल्लामा बुसैरी रहमतुल्लाह अलैह बड़े आलिम गुजरे हैं, उद्दुस्सासम की शान में उन्होंने कसीदा लिखा है, कसीदा बुर्दा। कसीदा बुर्दा में क्या खूबसूरत बात फरमाई, फरमाया अन्नफ्सो कत्तिफले इन तुहमिलो शब्बाला हुब्बिर रजाए व इन तुफ्तिमो यन्फतिम, यानी इंसान का नफ्स छोटे बच्चे की तरह है, वो दूध पीता बच्चा होता है ना, उसकी तरह हमारा नफ्स है। अगर तुम बच्चे को दूध पिलाते रहोगे और कभी नहीं छुड़ाओगे तो वो बच्चा जवान हो जाएगा और दूध पीता रहेगा, जवान होने के बाद भी नहीं छोड़ेगा। हमारे हजरत सुनाते थे आला हजरत कमल पूजा के, ये मैंने खुद देखा, एक नौजवान वो आया, उसकी मां बैठी हुई थी, उसको यूं खिलाया, दूध पीने लगा, तुमने उसका दूध छुड़ाया नहीं गया। ये क्या कहते हैं, तुम बच्चों को दूध पिलाते रहोगे और नहीं छुड़ाओगे, बच्चे से दूध छुड़वाना पड़ता है, वो खुद छोड़ता नहीं है, अपनी अपनी मर्जी से छुड़वाना पड़ता है, तो वो बच्चा जवान हो जाएगा और दूध पीता रहेगा। लेकिन अगर एक मरहले पर, यानी मतलब कि जब उसकी उम्र डेढ़ पौने दो साल की हो जाए, तो एक मरहले पर तुम ये महसूस करो कि अब दूध पिलाना उसके लिए मुजीर है, उसे छुड़ा देना चाहिए, तो उस वक्त दूध छुड़ाने के लिए थोड़ी सी दिक्कत और मशक्कत जरूर होगी, वो बच्चा रोएगा, चीखेगा, चिल्लाएगा, रातों को खुद जागेगा, तुम्हें भी जगाएगा। उसकी माँ अपने पिस्तान पर क्या है, नीम के पत्ते पीस करके लगाएगी ताकि मुंह लगावे तो उसको कड़वा लगे, यानी उसके दूध छुड़ाने के लिए क्या की जाएगी, खुद नहीं छोड़ेगा अपनी मर्जी से, दूध की मोहब्बत तो उसके अंदर भरी हुई है, इसके लिए तजवीज है नहीं, और नहीं पीने को नहीं मिलेगा तो रोएगा, चिल्लाएगा, खुद जागेगा तुम्हें, लेकिन बिलाखिर वो दूध छोड़ ही देगा। और अगर तुम इस तकलीफ से घबरा गए और कहा कि बच्चे को दूध छुड़ाना तो बहुत मुश्किल है, गाय को बेचारे को रुलाने का, वो खुद भी नहीं, वो रोता है, नहीं सोता, हमको भी नहीं सोने देता, ये रात को खुद भी नहीं रोएगा, मुझे भी नहीं सोने देगा, चलो दूध पिलाते रहो, उस सूरत में वो बच्चा जवान हो जाएगा लेकिन उसका दूध नहीं छूटेगा। क्यों? बिल्कुल कायदे की बात है ये, तो ये ऐसे मंजर जिन लोगों ने देखे हो वो इसको समझ सकते हैं। इसी तरह तुम्हारा नफ्स भी बच्चे की तरह है, उसको तो गुनाहों की लत लगी हुई है, उसको तो नाफरमानियों की आदत पड़ी हुई है, उसको मजा इसी में आता है कि नाफरमानी करे, गुनाह करे, ताज से बचे। अब अगर तुमने उसको इसी गुनाहों में लगाए रखा और कहा चल तू गुनाह का दूध पीता रहे, तो ये नफ्स कभी भी गुनाह नहीं छोड़ेगा, और अगर कभी तुमने उससे गुनाह छुड़ाना चाहा तो उस वक्त मशक्कत जरूर होगी, लेकिन बिलाखिर वो गुनाह छोड़ने पर आमादा हो जाएगा और गुनाह छोड़ देगा। बस इस नफ्स को थोड़ी सी मशक्कत और मश्क कराने की देर है। ये अल्लामा हुसैनी की रहमतुल्लाह अलैह का अजीब गरीब पैगाम है, और हज़रत थानी रहमतुल्लाह अलैह भी यही फरमाते हैं कि तसव्वुफ का हासिल भी यही है कि सुस्ती का मुकाबला करके आदमी ताअत करे और सुस्ती का मुकाबला करके मासियत से बचे। हिम्मत बड़ी चीज है, जिस तरह अल्लाह ताला ने हर इंसान के अंदर सुस्ती पैदा फरमाई है, इसी तरह अल्लाह ताला ने हर इंसान के अंदर एक और चीज पैदा फरमाई है, वह है हिम्मत। ये हिम्मत बड़ी अजीब गरीब चीज है, और उसकी मिसाल रबड़ जैसी है। कैसी? रबड़ जैसी। रबड़ को तुम खींचोगे ना तो खींचती चली जाएगी। इस तरह इंसान के अंदर जो हिम्मत है उसको अल्लाह ताला ने ऐसा बनाया है, उसको जितना चाहो खींचो और ऊंचे से ऊंचे मकाम तक पहुंच जाओ। अब छलांग लगाना चाहते हैं, 10 फीट की छलांग लगाना चाहते हैं कि 10 फीट की छलांग लगाऊं तो वो कोई एकदम नहीं लगेगी। अब कोशिश करेंगे पहली मरतबा तो 1 फीट भी हो जाए तो गनीमत, लेकिन फिर ये मुश्किल बढ़ा दे जाओ, बढ़ा दे जाओ। आज आपने जो है 2 फीट की छलांग लगाई, 2 दिन तक चलती रही, अब आप हिम्मत कहने अब मैं 2.5 फीट की लगा, तो इस तरह आपकी ये छलांग बढ़ते बढ़ते जाएगी कहां, 10 फीट तक पहुंच जाएगी अगर आप चाहेंगे। ये इसको आप अपने बढ़ा सकते, ये हिम्मत, हिम्मत इसी तरह है। इसको अल्लाह ताला ने ऐसा बनाया है कि उसको जितना चाहो खींच लो और ऊंचे से ऊंचे मकाम तक पहुंच जाओ। इस दुनिया के अंदर जिस शख्स ने भी कोई कारनामा अंजाम दिया है वो इसी हिम्मत की बुनियाद पर अंजाम दिया है। बड़े बड़े जर्नल और बड़े बड़े कारनामे अंजाम देने वाले, उन्होंने हिम्मत से ही काम लिया, चाहे वो दुनिया का कारनामा हो या दीन का कारनामा हो, चाहे वो फजूल और लघव कारनामा हो, फजूल और लघव कारनामा हो, फजूलियात और लघवियात के कारनामे भी हिम्मत ही से अंजाम पाते हैं। एक मरतबा कारियामन हारून रशीद रहमतुल्लाह अलैह का वाकया है, एक आदमी लाया गया, उसने क्या सुइयां खड़ी करी, सुइयां दूर, और फिर जो है दूसरी सुई लेकर उसकी तरफ यूं फेंका पहली सुई की तरफ, तो वो उसके नाके में जाकर इतनी दूरी से घुस गई, दूसरी सुई, तीसरी सुई, तो जो है वो जाहिर ये काम कोई आसान थोड़ा है, तो हारून रशीद ने उसको कोड़े भी लगवाए और इनाम भी दिया। इनाम तो दिया कि तूने ये कारनामा अंजाम दिया, लेकिन कोड़े इसलिए लगवाए कि तूने अपनी इस सलाहियत को, इसको जो अल्लाह ने तुझे हिम्मत की शक्ल में दी है, गलत जगह इस्तेमाल किया। ये ऐसा जी एक तो बच गया। चलो अब ये हजरत हिम्मत की मिसाल दे रहे हैं, वो है भी लंबी, कल अब इंशाल्लाह उसका मौका आएगा। जन्नत की नियामतें वो हसना जो दुआ थी, रब्बना आतेना फिद दुनिया हसनतम व फिल आखिरते हसनतम, हसना का लफ्ज इस्तेमाल किया शायद। जरा सोचो कि अल्लाह ताला ने जन्नत में जितनी चीजें रखी हैं उन नियामतों के बारे में हदीस कुदसी में आता है। हदीस कुदसी हुजूर सासम अल्लाह ताला का इरशाद नकल कर, एक तो कुरान है जो अल्लाह ताला ने हजरत जिबरील के जरिए से वही के जरिए से आप पर उतारा, पूरा अल्लाह का कलाम है। उसके अलावा भी बहुत सारी अल्लाह ताला की बातें वो हैं जो मुख्तलिफ तरीकों से नबी करीम सल्लल्लाहु अलैहि वसल्लम को बताई गई। हुजूर अल्लाह ताला की उन बातों को सहाबा के सामने बयान फरमाते थे कि अल्लाह ताला ने ये फरमाया। अब जो चीज आई है हम कुरान में ढूंढेंगे तो कुरान में तो नजर नहीं आती, वो मालूम किसी और तरीके से आपको बताया गया। तो दूसरा तुम अल्लाह का इरशाद नकल करें, अल्लाह ताला ने ये फरमाया, तो उसका नाम है हदीसे कुदसी, यानी वो बात जो अल्लाह की, वो बात जो हुजूर नकल फरमाए। एक तो कुरान में है वो तो वही है, तो मतलू ही है, उसके अलावा ही बहुत सारी हदीस कुदसी में आता है कि मैंने अपने नेक बंदों के लिए जन्नत में जो नेमतें तैयार कर रखी हैं उनको न किसी आंख ने कभी देखा, न किसी कान ने कभी उसके बारे में सुना, और न किसी इंसान के दिल में उसका ख्याल गुजरा। अब अगर इन नौमतों को यहाँ बैठकर मांगे तो अपनी महदूद की सोच के मुताबिक जो अच्छी चीजें हमें समझ में आएगी वो हम मांग लेंगे। जन्नत की नियमतों का तो हाल ये है जो बताया गया, क्या किसी इंसानी आंख ने न देखा, किसी इंसानी कान ने न उसका हाल सुना, न किसी इंसान के दिल में उसका तस्वुर और ख्याल आया। हालांकि ख्याली परवाह तो बहुत ऊंची होती है, ख्यालात आदमी जो होते हैं बहुत बहुत ऊंचाई पर जाते हैं, लेकिन ये उसके ख्याल में भी इसका ये नहीं आया। ये जन्नत की नेमतों का हाल है। अब अगर वो जन्नत की नेमतें हम मांगते तो वो है ही ऐसी कि इंसानी आंख ने उसको देखा ही नहीं है, सुना ही नहीं है, उसके ख्यालात में भी नहीं है, तो क्या मांगेगा वो, क्या मांगेगा? उन नेमतों की तफसील बयान कर सकता है, कैसी नेमत दे अल्लाह मुझे, यही दे, क्योंकि वो उसकी ख्याल से भी ऊपर है, उसी को कह रहे हैं सर। मगर इन नेमतों को यहां बैठकर मांगे तो अपनी महदूद सोच के मुताबिक जो अच्छी चीजें हमारी समझ में आएगी, यानी हमारी अकल जहां तक पहुंचेगी उसकी अच्छाई तक, वो मांग लेंगे कि अल्लाह हमें खाना अच्छा दे दीजिए, और खाने में भी जो अच्छा खाना हो, बिरयानी दे दीजिए, बनाना दे दीजिए, हम जिसको अच्छा, भाई हर एक की अच्छा समझने की जो है सोच भी अलग अलग होती है। हमें रहने के लिए मकाना दिन के बारे में आपने फरमाया जन्ना दिन तजरी बिन तहतिहा, वो हमें अता फरमाए, लेकिन जो नेमतें अल्लाह ताला ने बंदों के लिए छुपा करके रखी, जैसा कि दिया फरमाया للذین احسنوا الحسنى وزیادۃ, نیک عمل کرنے والوں کو ایک طرف تو حسنا دیا جائے گا اور اوپر سے کچھ اور بھی دیا جائے گا. لفظ زیادہ تم لا کر اس طرح اشارہ فرما دیا کچھ اور, وہ تم کیا سمجھو گے کہ وہ کیا چیز ہے, بس ہم ہی جانتے ہیں کہ اور کیا دیں گے. ایک اور جگہ فرمایا لہم ما یشاؤون فیہا ولدینا مزید, یعنی ان کو جنت میں وہ جنتی جو چاہیں گے وہ ملے گا اور ہمارے پاس کچھ اور بھی ہے. کیا مطلب؟ یعنی ایسی چیز ہے جو تمہارے حاشیے خیال میں بھی نہیں گزری. تم اپنی طرف سے کیا چاہو گے؟ تمہاری چاہت تو صرف مادی لذتوں کی طرف چلی جاتی ہے, لیکن جنت جب جنت میں جائیں گے نا تو بڑا مزہ آئے گا اور وہاں اچھے باغات ہوں گے, وہاں پر اچھے مناظر ہوں گے اور وہاں مختلف نہریں بہ رہی ہوں گی, وہاں شہد کی نہریں ہوں گی, دودھ کی نہریں ہوں گی, ان کو ہم پیئیں گے اور مزے اڑائیں گے. اور یہ جیسا کہ حدیث سے معلوم ہوتا ہے کہ دنیا میں جو نعمتیں ہیں وہ جنت کے خالی نام ہی ایک ہے, باقی ان کی اصل حقائق میں تو زمین اور آسمان کا فرق ہے. اللہ تعالیٰ فرما رہے ہیں ولدینا مزید, ہمارے پاس ان چیزوں کے علاوہ کچھ اور بھی ہے, وہ کچھ اور حسنہ میں داخل ہے. جب یہ حسنہ دعا استعمال کیا گیا دعا میں, جس کا اس دعا میں تو ذکر ہے ربنا آتنا فی الدنیا حسنۃً وفی الآخرۃ حسنۃً, اے ہمارے پروردگار ہم آپ سے دنیا میں بھی حسنہ مانگتے ہیں اور آخرت میں بھی حسنہ مانگتے ہیں, اگر اللہ تعالیٰ ہماری اس دعا کو قبول فرما لیں اور ہمیں دنیا میں بھی حسنہ دے دیں اور آخرت میں بھی حسنہ دے دیں تو پھر کیا باقی رہ گیا؟ دنیا اور آخرت کی کوئی حاجت ایسی نہیں جو اس میں موجود نہ ہو. بہرحال قرآن کریم نے ہمیں ایسی جامع دعا سکھلائی, اور جب وہ خود اللہ تعالیٰ خود یہ دعا سکھا رہے ہیں کہ اس طرح مجھ سے مانگو, کیا وہ ہمیں محروم کر دے گا؟ اور فرما رہے ہیں کہ وہ لوگ بہت اچھے ہیں جو اپنی دعا میں یہ کہہ رہے ہیں کہ اللہ ہمیں دنیا میں بھی حسنہ دے اور آخرت میں بھی حسنہ دے. اولئک لہم نصیب مما کسب, یہ وہ لوگ ہیں کہ اللہ تعالیٰ ان کو ان کی کمائی کا حصہ عطا فرمائیں گے, لہذا یہ دعا کبھی رد نہیں ہوگی, بس تم اخلاص کے ساتھ مانگو. اس دعا کے ذریعے ہمیں یہ سبق دے رہا ہے کہ صرف دنیا کی حد تک محدود نہ رہو. آج اگر دوسرے سے دعا کے لیے کہتے ہیں نا تو وہ دعا بھی دنیاوی مقاصد کے لیے ہوتی ہے, مثلا یہ کہ میرے بیٹے کے امتحانات ہو رہے ہیں, دعا کرو کہ وہ اچھے نمبروں سے پاس ہو جائے, یہ دنیا کی حد تک ہی ہے نا, دنیا کی چیز, اور اس کو اچھی ڈگری مل جائے علماء کے پاس اور یا اور اللہ والوں کے پاس جائیں گے نا تو ان سے درخواست کریں گے کہ یہ دعا کر دیں کہ میرا گرین کارڈ امریکہ کا بن جائے, اس کے بننے میں جو رکاوٹیں ہیں وہ دور ہو جائیں, یعنی امریکہ کی شہریت سٹیزن شپ وہاں کی مل جائے اور ہمیں امریکہ کی نیشنلٹی مل جائے یا برطانیہ کی نیشنلٹی مل جائے, فلاں ڈگری, اس کی نیشنلٹی کو ہم جنت سے بھی زیادہ بڑی چیز سمجھے. اور اگر کسی بزرگ سے وظیفہ پوچھیں گے, یہ تو دنیا بزرگ سے وظیفہ پوچھیں گے تو اس چیز کا وظیفہ پوچھیں گے کہ ہمارے بیٹے کی نوکری اچھی لگ جائے, اس کا وظیفہ بتا دو, اس کو ڈگری اچھی مل جائے. سارے وظیفے اپنی دنیاوی مقاصد کے لیے پوچھے جا رہے ہیں, کس مقصد کے لیے کیا وظیفہ پڑھا جائے؟ بزرگوں سے دنیاوی مقاصد کے لیے تعویذ مانگیں گے, کوئی تعویذ دے دو, کوئی پڑھنے کو بتا دو. حالانکہ جو وظیفے دنیاوی مقاصد کے لیے پڑھے جاتے ہیں, چاہے وہ آیت قرآنیہ ہی ہوں, اس کی پڑھنے پر کوئی اجر و ثواب نہیں ملے. آپ قرآن کی آیت بھی دنیاوی مقصد کے لیے حاصل کرنے کے لیے پڑھیں گے وظیفے کے طور پر تو نیکی نہیں ملے گی. آپ نے تو اپنا بدلہ طے کر رکھا ہے پہلے سے, آپ کیوں پڑھ رہے ہیں؟ یعنی میرا بیٹا امتحان میں پاس, کسی کے پاس جا کر کے پوچھا کہ میرا بیٹا امتحان میں پاس ہو جائے تو اس کو کچھ پڑھنے کا وجہ مجھے بتا, اس نے بتا دیا بھلی. تو اب یہ وظیفہ جب آپ پڑھیں گے تو آپ کو کیا ملے گا؟ کیا ملے گا؟ جنت ملے گی، ثواب ملے گا؟ نہیں، آپ نے خود ہی اپنا مقصد تو طے کر رکھا ہے نا، یہ وظیفہ کس کے لیے پڑھ رہے ہیں؟ بیٹا امتحان میں کامیاب ہو جائے اس لیے فقط. تو دنیاوی مقاصد کے لیے جو وظیفے پڑھے جاتے ہیں، علماء نے صاف لکھا ہے اس پر ثواب نہیں ملتا. انما الاعمال بالنیات، انہوں نے فرما دیا کہ اعمال کا مدار نیتوں کے اوپر ہے. آپ جب دنیا کی نیت سے پڑھ رہے ہیں تو ثواب جو ہے اجر، وہ تو آخرت کی چیز ہے، وہ کہاں ملے گی؟ ایک آدمی حضرت حاجی صاحب سے آ کر کے کہا کہ حضرت میں نے خواب میں دیکھا میں مسجد میں پاخانہ کر رہا ہوں. کہا حضرت نے کہا کوئی دنیاوی مقصد کے لیے کوئی وظیفہ تم مسجد میں بیٹھ کر پڑھتے ہو؟ کہاں ایسا ہے؟ یہ حال ہے. تو ہم نے خود ہی جب اس کی قیمت پہلے سے طے کر لی ہے اور اس کے لیے محنت کر رہے ہیں، اب اگر وہ ملے تو آخرت کی چیز تھوڑی ملے گی. میں نے کہا حاصل یہی ہے کہ ہمیں اپنے اعمال کے لیے دنیاوی بدلے پر اکتفا نہیں کرنا چاہیے. دونوں اللہ تعالیٰ ہر جگہ ہمیں اچھا یار. برآد ہماری ساری تگودو صرف دنیاوی مقصد کے لیے ہو کر رہ گئی. اس دعا کے ذریعے اللہ تعالیٰ نے قرآن کریم میں اس بات کی مذمت کی کہ ہم تمہیں یہ نہیں کہتے کہ تم ہم سے دنیا نہ مانگو، مانگو، لیکن کم از کم آخرت کے مانگنے کے برابر تو مانگو. یہ آخرت کے مانگنے کے برابر تو مانگو کہ اللہ ہمیں دنیا میں بھی اچھائی دے دیجئے اور آخرت میں بھی اچھائی دے دیجئے. زیادہ دنیا میں ہم سے اچھائی مانگو، اور تم اتنا بیوقوف ہو کہ تمہیں یہ بھی پتا نہیں کہ اچھائی کیا چیز ہے. بعض اوقات تم ہم سے ایسی چیزیں مانگتے ہو جو حقیقت میں تمہارے لیے مضر ہوتی ہیں، اور مضر ہونے کی وجہ سے ہم تمہیں وہ چیزیں نہیں دیتے، اس لیے کہ انجام کار وہ تمہارے لیے اچھی نہیں تھی. البتہ ایک چیز ہم فوراً دے دیتے ہیں، وہ یہ کہ جو ہی تم نے دعا کی اسی وقت تمہارے نام اعمال میں ایک زبردست نیکی کا اضافہ ہو گیا. اس لیے کہ دعا بذات خود عبادت ہے، چاہے وہ دعا دنیاوی مقاصد کے لیے کی جائے. مثلا یہ دعا، یا اللہ مجھے اولاد دے دے، یا اللہ مجھے روزی دے دے، یا اللہ مجھے ملازمت دے دے، ان دعاؤں پر بھی تمہیں اجر و ثواب ملے گا اور تمہیں حسنہ فوراً مل جائے گا. خود دعا اپنی جگہ پر ایک عبادت ہے اس حیثیت سے. اور جو چیز مانگ رہے ہوتے ہو وہ بعض اوقات حقیقت میں حسنہ نہیں ہوتی، اس لیے ہم اس کے بدلے میں کچھ دے دیتے. لہذا کم از کم دنیا اور آخرت کو مساوی برابر کی سطح پر تو مانگو، ورنہ تو یہ چاہیے تھا کہ دنیا کے لیے اتنا مانگو جتنا عرصہ تمہیں دنیا میں رہنا ہے، اور آخرت کے لیے اتنا مانگو جتنا آخرت میں رہنا ہے. لیکن ہم زیادہ کس کے لیے مانگتے ہیں؟ دنیا کے لیے. لیکن چونکہ تم بیوقوف لوگ ہو، تمہیں اندازہ نہیں ہے، کہ چلو برابری کی سطح پر، لیول پر مانگ لو، اور یہ کہو یا اللہ ہمیں دنیا میں اچھا عطا فرما اور آخرت میں بھی اچھا عطا فرما. لیکن صرف دنیا کے گرد گھومتے رہنا اور صرف دنیا ہی مانگتے رہنا، یہ چیز اللہ تعالیٰ کو پسند نہیں. یہیں سے یہ بات بھی پتا چلی کہ لوگوں کی تین قسمیں ہو گئی. ایک قسم تو وہ ہے جو صرف دنیا مانگتے ہیں اور آخرت کی طرف کوئی دھیان ہی نہیں. ان لوگوں کی تو قرآن نے ان الفاظ میں برائی بیان کی، وما لہ فی الآخرت من خلاق، کہ ان کے لیے آخرت میں کوئی حصہ نہیں. دوسرے لوگ وہ ہیں جو دنیا بھی مانگتے ہیں اور آخرت بھی مانگتے ہیں. قرآن کریم نے اس کی توثیق اور تعریف فرمائی، اولئک لہم نصیب مما کسبوا، یعنی جو اعمال انہوں نے کیے اس کے برابر کا بدلہ ان کو ملے گا، دنیا کا دنیا کے مطابق، آخرت کا آخرت کے مطابق. تیسری قسم کے لوگ وہ ہیں جو صرف آخرت مانگتے ہیں، دنیا نہیں مانگتے، اور یہ کہتے ہیں کہ مجھے دنیا میں کچھ نہیں چاہیے، جو دینا ہو آخرت میں دے دینا. ان کا قرآن کریم نے نہ ذکر کیا نہ ان کی تعریف کی، اس لیے کہ دنیا بھی اللہ تعالیٰ سے مانگنی چاہیے، اس لیے کہ یہ دنیا آخرت تک پہنچنے کی سیڑھی ہے. لہذا صرف آخرت مانگنا اور دنیا کی نعمتیں نہ مانگنا بھی اللہ تعالیٰ کو پسند نہیں. اس لیے بندگی کا تقاضا یہ ہے کہ اللہ تعالیٰ انسان اللہ تعالیٰ سے دنیا کی چیزیں بھی مانگے اور یوں کہیں یا اللہ میں کمزور ہوں, میں فقر و فاقے برداشت نہیں کر سکتا, اس لیے مجھے رزق دیجئے, اور میں بیماری کو برداشت نہیں کر سکتا, اللہ مجھے صحت دیجئے. لہذا صرف آخرت مانگنا اور دنیا نہ مانگنا عبدیت اور بندگی کے خلاف ہے, اس لیے کہ بندہ تو وہ ہے کہ ہر چیز کے لیے اللہ تعالیٰ کے سامنے ہاتھ پھیلاتا ہے. اگر کوئی شخص اللہ تعالیٰ سے صرف آخرت مانگے اور دنیا نہ مانگے تو اس کا مطلب یہ ہوا کہ وہ کہتا ہے کہ مجھے دنیا میں آپ کی طرف رجوع کرنے کی ضرورت نہیں, آپ مجھے جس حال میں رکھیں گے میں اسی حال میں رہوں گا. ارے تم اتنے بہادر مت بنو, اللہ تعالیٰ بچائے اگر کسی وقت آزمائش آ گئی نا تو پتا چل جائے گا, اس لیے اللہ تعالیٰ سے دنیا بھی مانگو. ایک حدیث شریف میں ہے, ایک مرتبہ حضور صلی اللہ علیہ وسلم نے کسی صحابی کو, حضور صلی اللہ علیہ وسلم کو کسی صحابی کے بارے میں پتا چلا کہ وہ بہت بیمار ہے, چنانچہ آپ ان کی خبر گیری کے لیے تشریف لے گئے. اب دیکھیے کہ حضور صلی اللہ علیہ وسلم سے زیادہ مصروف کون ہوگا, جن کے کندھوں پر پوری امت کی ذمہ داری, امت کو تعلیم دینی ہے, امت کی تربیت کرنی ہے, جہاد کرنا ہے, ریاست کا انتظام سنبھالنا ہے. ان لک فی النہار صبرا طویلا, جن میں آپ کی طویل مشغولیت رہتی ہے, جن میں مصروف رہتی, اتنی مصروفیت کے باوجود اتنے صحابہ کا اور اپنے صحابہ کا اور اپنے دوستوں کا حق ادا کرنے کے لیے عیادت کے لیے تشریف لے گئے. آپ نے ان صحابی کو دیکھا کہ وہ سوکھ کر کانٹے ہو چکے ہیں اور بری حالت ہے. آپ نے ان صحابی سے پوچھا تم کیا دعا کرتے ہو؟ انہوں نے کہا رسول اللہ میں نے اللہ تعالیٰ سے یہ دعا کی تھی کہ یا اللہ آخرت میں مجھے جو کچھ عذاب دینا ہے وہ عذاب مجھے دنیا ہی میں دے دے, اس لیے کہ آخرت کا عذاب برداشت نہیں کر سکوں گا. ہندوستان نے فرمایا کہ تم نے اللہ تعالیٰ سے ایسی چیز مانگ لی جو تمہاری طاقت سے باہر ہے, تم کہاں وہ آخرت کا عذاب دنیا کے اندر برداشت کر سکو گے, بلکہ اللہ تعالیٰ سے یہ دعا کرو ربنا آتینا فی الدنیا حسنتا وفی الآخرت حسنتا وقنا عذاب النار, یہ دعا مانگو اور اللہ تعالیٰ کے سامنے بہادر مت بنو, یہ نہ ہو کہ بیماری آ گئی تو اللہ تعالیٰ سے اس کو دور کرنے کی دعا نہ مانگے. بعض لوگ یہ سمجھتے ہیں کہ اللہ تعالیٰ سے دعا مانگنا رضا بالقضاء کے خلاف ہے, یعنی اللہ کے فیصلے پر راضی رہنا ایک اچھی صفت ہے اس کے خلاف ہے, یعنی بندہ تو کہ اللہ تعالیٰ کے فیصلے پر راضی نہیں ہے اس لیے دعا کر رہا ہے, اللہ تعالیٰ سے مانگ رہا ہے. یاد رکھیے دعا کرنا اور مانگنا رضا بالقضاء کے بالکل خلاف نہیں, بلکہ مطلب یہ نہیں کہ اللہ تعالیٰ کے سامنے بہادری دکھائے, بلکہ رضا بالقضاء کا مطلب یہ ہے کہ جب تک انسان کسی پریشانی میں کسی مصیبت میں ہے اس وقت اللہ تعالیٰ سے کوئی شکوا اور گلا نہ ہو, باقی مصیبت اور پریشانی کے دور ہونے کے لیے دعا کرے تو یہ رضا بالقضاء کے خلاف نہیں. اللہ تعالیٰ تو یہ چاہتے ہیں کہ بندہ مجھ سے مانگے, تندرستی مانگے, روزی مانگے, جو دنیاوی حاجات ہیں وہ مجھ سے مانگے, لیکن بہادری دکھانا اچھی بات نہیں. حقیقت یہ ہے اس دعا کے یہ دو جملے ربنا آتینا فی الدنیا حسنتا وفی الآخرت حسنتا, اس میں دنیا و آخرت کی کوئی بلائی ایسی نہیں جو اس میں نہ آئی ہو, اور جب یہ دعا مانگو تو ذرا سوچ کر مانگو کہ دنیا کے حسنہ میں تندرستی بھی ہے, مال بھی ہے, اولاد بھی ہے, گھر والے بھی ہیں, نیک اعمال بھی ہیں, اور اللہ تعالیٰ کے ذکر کے ساتھ تعلق بھی ہے. ارے اس شخص کی دنیا سے زیادہ اچھی دنیا کس کی ہوگی جس کا اللہ تعالیٰ سے تعلق جڑا ہوا ہو اور جس کا دل اللہ تعالیٰ کے ذکر سے آباد ہو, اس کی یاد سے آباد ہو. لہذا یہ باتیں حسنہ کے اندر داخل ہیں. آخرت کی حسنہ جن کا اللہ تعالیٰ نے قرآن کریم میں ذکر فرمایا وہ صرف جنت کی حسنہ کی جھلک دکھانے کے لیے ذکر فرمایا ہے, ورنہ اصل حسنہ کا پتہ وہاں جا کر ہوگا. مثلا یہ ذکر فرما دیا وہاں پر پھل ہوں گے, وہاں پر پرندوں کا گوشت ہوگا, وہاں پر تم جو چاہو گے ملے گا, وہاں پر دودھ کی, شراب کی, شہد کی نہریں ہوں گی, وہاں پھلوں کی ٹہنیاں جھکی ہوئی ہوں گی, اس میں پھل لگے ہوئے ہوں گے, جب چاہو گے توڑ لو گے. لیکن ساتھ میں یہ بھی کہہ دیا کہ تم ان نعمتوں کو کبھی سمجھ نہیں سکو گے جب تک تم وہاں پہنچ نہیں جاؤ گے. لہٰذا یہ دعا کرتے وقت دل میں ان سب چیزوں کا تصور کر لیا کرو. اس دعا کے آخر میں ایک جملہ فرمایا وقنا عذاب النار، یا اللہ ہمیں جہنم کے عذاب سے بچا لیجئے، آگ کے عذاب سے بچا لیجئے. سوال یہ پیدا ہوتا ہے کہ جب دنیا میں بھی اچھائی مل گئی اور آخرت میں بھی اچھائی مل گئی تو پھر اس جملے کی کیا ضرورت؟ اس لیے کہ آخرت کی اچھائی تو اس وقت ملے گی جب جہنم کے عذاب سے بچا ہو جائے، تو پھر وقنا عذاب النار کہنے کی کیا ضرورت؟ اس کا جواب یہ ہے کہ چلو دنیا میں بھی اچھائی مل گئی، آخرت میں بھی مل گئی یعنی جنت مل گئی، لیکن کوئی مسلمان ایسا نہیں ہے جس سے کبھی نہ کبھی کوئی گناہ اور غلطی سرزد نہ ہوئی ہو. کبھی آنکھ بہک گئی، کبھی زبان بہک گئی، کبھی اعضاء جوارح بہک گئے. اگر بالفرض بحیثیت مجموعی کسی آدمی نے ایک مومن کی زندگی گزار دی تو اللہ تعالیٰ کا قانون یہ ہے کہ پہلے ان گناہوں کی سزا جہنم میں بھگتو، پھر تمہیں جنت میں بھیجیں گے. لہٰذا اس اعتبار سے تمہارے آخرت میں حسنا یعنی بالآخر جنت تو ہے، جس کے بارے میں حضور صلی اللہ علیہ وسلم نے اعلان فرما دیا کہ جس نے ایک مرتبہ لا الہ الا اللہ دل سے کہہ دیا وہ جنت میں داخل ہوگا، یہ حسنا ہے. لیکن اگر دنیا میں غلط کام کیے ہوں گے تھوڑے یا زیادہ، تو اصل قانون یہ ہے کہ آگ کے ذریعے تمہاری صفائی ہوگی، اس کے بعد تمہیں جنت میں بھیجا جائے گا. تو اللہ تعالیٰ نے اس سے بچانے کا یہ جملہ سکھا دیا کہ کہو وقنا عذاب النار، اللہ جہنم میں جانے سے بچا دینا، یعنی ایسا نہ ہو کہ پہلے جہنم میں بھیج دیا جائے اور بعد میں جنت میں بھیجا جائے، بلکہ یا اللہ مجھے ڈائریکٹ اور سیدھا جنت میں بھیج دیجئے گا. بہرحال جہنم میں بھیجے جانے کا جو تھوڑا سا اندیشہ تھا وہ بھی وقنا عذاب النار کے ذریعے سے دور کر دیا. اگرچہ بعض احادیث سے معلوم ہوتا ہے کہ اگر کسی مسلمان کو اس کے برے عمل کی وجہ سے جہنم میں ڈالا جائے گا تو مسلمان کو کافروں کی طرح جہنم میں نہیں ڈالا جائے گا، بلکہ جیسے ہی جہنم میں ڈالا جائے گا اور وہاں پر وہ چیخو پکار کرے گا، اس وقت اس پر نیند اور غشی طاری کر دی جائے گی. مسلمان کے ساتھ اللہ تعالیٰ یہ معاملہ کریں گے تو وہ نیند اور غشی کی وجہ سے وہ تکلیف کا احساس اس کو نہیں ہوگا، لیکن یا اللہ یہ وہ تھوڑی دیر کی چیخو پکار بھی مجھ سے برداشت نہیں، یا اللہ جہنم کے عذاب سے اپنی رحمت سے ہماری مکمل حفاظت فرمانا. غور کیجئے جتنے امکانات کسی غلط انجام کے ہو سکتے تھے اللہ تعالیٰ نے تین جملوں کے اندر دعا سکھا کر دور کر دیے. لہٰذا یہ دعا بقدرت مانگو، ربنا آتنا فی الدنیا حسنتا وفی الآخرۃ حسنتا وقنا عذاب النار. اگر صرف یہ ایک دعا ہماری قبول ہو جائے، اور کیوں قبول نہیں ہوگی؟ وہ خود کہہ رہے ہیں کہ ہم سے مانگو تو ضرور یہ دعا قبول ہوگی، انشاءاللہ دنیا کا بھی بیڑا پار ہو جائے گا اور آخرت کا بھی بیڑا پار ہو جائے گا. اللہ تعالیٰ اپنے فضل و کرم سے اس کی حقیقت سمجھ کر مانگنے کی توفیق عطا فرمائے. یاد رکھے دعاؤں کی تلاوت نہیں کرنی، خالی الفاظ زبان سے ادا کر دیے اور اس کا جو اصل مفہوم ہے وہ ذہن میں نہیں ہے. آپ اس کا بناتے ہیں، آپ اس دنیا چاہتا ہوں جیسے قرآن کی تلاوت کرنے والا بغیر سمجھے قرآن پڑھتا ہے نا، ایسی دعا بھی بغیر سمجھے کر لی تو یہ تو دعا کی تلاوت ہوئی، دعا مانگی نہیں. دعا مانگی تو کم، جب یہ دعا جو ابھی کی گئی ہے اس کا جو مطلب ہے وہ ہم سمجھیں، اور سمجھ کر کے دعا مانگتے وقت وہ مطلب ہمارے ذہن میں ہو تو یہ مانگنا کہاں جائے. یاد رکھیے دعاؤں کی تلاوت نہیں کرنی، بلکہ دعاؤں کو مانگنا ہے. بغیر سوچے سمجھے دعاؤں کو پڑھتے چلے گئے تو یہ دعا کرنا نہ ہوا بلکہ یہ تلاوت ہوئی. لہٰذا جب دعا مانگو تو یہ سوچ سمجھ کر مانگو کہ میں کیا مانگ رہا ہوں اور اس کے نتیجے میں اللہ تعالیٰ کیا عطا فرمانے والے. یعنی دعا کو مانگتے وقت یہ ساری چیزیں ذہن میں ہونی چاہیے. اللہ تعالیٰ اپنے فضل و کرم سے ہماری تمام دعاؤں کو قبول فرمائے. آمین. وآخر دعوانا الحمدللہ رب العالمین. اب یہ دوسری دعا لے رہے ہیں, ربنا فرغ علینا صبرا وثبت اقدامنا وانصرنا علی القوم الکافرین. گزشتہ اتوار سے مناجات مقبول کی دعاؤں کی کچھ تشریح شروع کی تھی, اور جو اس کی پہلی قرآنی دعا ہے ربنا آتنا فی الدنیا حسنتا وفی الآخرۃ حسنتا وقنا عذاب النار, اس دعا کے بارے میں کچھ گزارشات پیش کی تھی. اللہ تعالیٰ یہ دعا مانگنے اور مانگتے رہنے کی توفیق عطا فرمائے, اور اس دعا کو ہمارے حق میں قبول فرمائے, اور دنیا اور آخرت کی تمام بلائیاں عطا فرمائے. آمین. دوسری دعا بھی قرآن کریم کی دعا ہے, اور مناجات مقبول میں حضرت والا نے جو دعائیں جمع کی ہیں اور وہ قرآنی ترتیب سے جمع کی ہیں, وہ دعا یہ ہے ربنا افرغ علینا صبرا وثبت اقدامنا وانصرنا علی القوم الکافرین. یہ ہمارے پروردگار ہم پر صبر انڈیل دیجیے, انڈیل دیجیے. یہ نہیں فرمایا کہ ہمیں صبر دے دیجیے, بلکہ یہ فرمایا کہ ہم پر صبر انڈیل دیجیے, جیسے پانی انڈیلتے ہیں ایسے, اور ہمیں ثابت قدمی عطا فرمائیے, اور کافر قوموں کے مقابلے میں ہماری امداد اور نصرت فرمائیے, اور ان کو فتح فرمائیے. اس دعا کا خاص پس منظر ہے جو قرآن کریم نے بیان فرمایا ہے, یہ دعا کب مانگی گئی تھی اور کس نے مانگی تھی, اور پھر اللہ تعالیٰ نے اس دعا کو قرآن کریم میں نازل فرما کر ہمیشہ کے لیے اور رہتی دنیا تک اس کو اہم دعا قرار دے دیا. اس دعا کا پس منظر یہ ہے کہ جب اللہ تعالیٰ نے حضرت موسیٰ علیہ نبیانہ, بس یہ کل ہی پڑھیں گے اس کو تاکہ بعد